Book 2 41 41 41 التوجيه دشا جيان دشا جيان أين مكتب الاستعلام السياحي؟ पर्यटन कार्यालय कहाँ है? पर्यटन कार्यालय कहाँ है? هل عندكم لي خريطة المدينة؟ क्या आपके पास मेरे लिए शहर का नक्शा है? क्या आपके पास मेरे लिए शहर का नक्शा है? هل يمكن هنا حجز غرفة في فندق؟ क्या यहाँ होटल के कमरे का बंदोबस्त हो सकता है? क्या यहाँ होटल के कमरे का बंदोबस्त हो सकता है? أين هي المدينة القديمة؟ पुराना शहर कहाँ है? पुराना शहर कहाँ है? أين الكاتدرائية؟ चर्च कहाँ है? चर्च कहाँ है? أين المتحف؟ संग्रहालय कहाँ है? संग्रहालय कहाँ है? أين يمكن شراء طوابع بريد؟ डाक टिकट कहाँ से खरीद सकते हैं? डाक टिकट कहाँ से खरीद सकते हैं? أين يمكن شراء زهور؟ फूल कहाँ से खरीद सकते हैं? फूल कहाँ से खरीद सकते हैं? أين يمكن شراء تذاكر سفر؟ टिकट कहाँ से खरीद सकते हैं? टिकट कहाँ से खरीद सकते हैं? أين الميناء؟ पोर्ट कहाँ है? पोर्ट कहाँ है? أين السوق؟ بازار کہاں ہے؟ بازار کہاں ہے؟ أين القصر؟ محل کہاں ہے؟ محل کہاں ہے؟ متى تبدأ الجولة؟ سموہ دورہ کب شروع ہوتا ہے؟ سموہ دورہ کب شروع ہوتا ہے؟ متى تنتهي الجولة؟ سموه دورا کب ختم ہوتا ہے؟ سموه دورا کب ختم ہوتا ہے؟ كم مدة الجولة؟ سموه دورا کتنے سمے تک چلتا ہے؟ سموه دورا کتنے سمے تک چلتا ہے؟ اريد مرشدا يتحدث الألمانية. मुझे एक ऐसा गाइड चाहिए जो जर्मन बोल सकता हो। मुझे एक ऐसा गाइड चाहिए जो जर्मन बोल सकता हो। أريد مرشدا يتحدث الإيطالية. मुझे एक ऐसा गाइड चाहिए जो इटालियन बोल सकता हो। मुझे एक ऐसा गाइड चाहिए जो इटालियन बोल सकता हो। أريد مرشدا يتحدث الفرنسية. مجھے ایک ایسا گائیڈ چاہیے جو فرنچ بول سکتا ہو. مجھے ایک ایسا گائیڈ چاہیے جو فرنچ بول سکتا ہو.